प्रिये तिमी आयो हेर मनी धाएको बेला तिमीलाई के भन्ने मन थियो सकिन लामो तिम्रो केश हेर फरफराए झै लाग्यो तिम्रो हत्केला चुम्न खोज्थे सकिन जुनेली रातमा हातमा हात थियो सपनी पुरहेछ अब धेरै नसताउ मेरो बिपनीमा प्रिये तिमीले छोयो हेर मरिसाएको बेला तिमीलाई कुर्नु कुरेको थिए सकिन कुर्न फुर्सद मेरो छैन तिमीले भनेको समयमा निधाउन र पिउझनालाई सकिन्छ हँसी बस्छु तिमी लाज पकाउनलाई छोप्न खोज्छु कुरा बितेका यही कुरा दोहोऱ्याइरहन्छौ जानु दिन कहिले तिमीलाई अब धेरै नसताऊ मेरो अङ्गालोमा अब धेरै नसताऊ मेरो बिपनीमा